विकास देखायो संसारले भ्रष्टाचारी भेटायो भन्सारले विकास देखायो संसारले भ्रष्टाचारी भेटायो भन्सारले जनतालाई सुसूचित गरायो संसारले। नमस्कार, म पूर्ण थापा तपाईँहरूकै सुब्बा दाजु। तपाईँहरू सुन्दै हुनुहुन्छ दमौली एफएम 94.2 मेगाहर्ज। दमौली एफएम 94.2 मेगाहर्जमा हजुर, तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु। तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 89.561781 थिचेर तपाईँ छुटाउनु होला नि फेरि। हेलो जी, गुड आफ्टरनून एन्ड नमस्ते, स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 मेगाहर्ज दमोडी एफएम 94.2 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम रेडियो फोनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट। म हो कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई। प्रोग्राम हुने फोन एउटा त्यस्तो कार्यक्रम हो जहाँ तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र तपाईँहरू पनि हामीसँग आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ र शनिबारलाई अझै फनमय बनाउन चाहनुहुन्छ भने तपाईँ फटाफट डायल गर्नुपर्ने हुन्छ तपाईँहरूले 06556178 तपाईँ यो नम्बर डायल गरेर हामीसँग कुराकानी गर्नको लागि आउनुपर्ने हुन्छ र जानकारी गराइहालौँ। तपाईँ कार्यक्रममा आउँदाखेरि कुनै न कुनै हास्य व्यङ्गले भरिएका त्यस्ता सामग्रीहरू लिएर आउनुपर्ने हुन्छ र कार्यक्रममा उमेर हुने साथीको लागि व्यवस्था गरेको छ दमौली सर्सेस गरेर जुन चाहिँ रहेको छ भेट गर्छु दमौलीमा। ओके, यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्ते। हेलो। हजुर नमस्ते, को बोल्नुभयो कहाँबाट? क्यानिङबाट कृति बोल्नुभयो है। अनि कृति पछाडि चाहिँ के होला? पछाडि केही छैन, तपाईँ अगाडि नै हुनुहुन्छ होइन कृतिजी? त्यही त, सधैँ अगाडि नै बढिराख्नुहोस् ल। अनि कृतिजी सुनाउनुहोस् के छ आजको प्लान, सुनाउनुहोस् के गर्दै हुनुहुन्छ, के गर्ने क्रममा हुनुहुन्छ होइन? प्लान त केही छैन होइन, भने पछाडि त्यत्तिकै बसिराख्नु भएको छ है कृतिजी। भनेपछि तपाईँ कति क्लासमा पढ्नुहुन्छ अरे कृतिजी? सेभेनमा पढ्नुहुन्छ है? कसेर पढ्नु होला है? त्यही त, राम्रोसँग पढ्नु होला। भविष्य भनेको भविष्य बनाउने जिम्मेवारी व्यक्ति स्वयं आफैको हुन्छ क्या, त्यही भएर आफ्नो भविष्य आफैले राम्रो बनाउनुपर्छ है। अनि आज कार्यक्रममा चाहिँ के सुनाउनुहुन्छ त सानो मान्छेले? जोक सुनाउनुहुन्छ। ओके, सबैजनालाई हँसाइदिनु ल। हुन्छ, अघि सुरु गर्नुहोस्। एउटा केटा थियो अरे, त्यसको नाम राम थियो अरे, त्यसको एउटा दाई पनि थियो अरे। अनि दुईजना केटा भयो नि त त्यसरी त एउटा घरमा। अनि पछिमा सरले नोटिस सरले आउनुभएको थियो अरे, राम भत्ता नि आइपुग्नु भएछ अरे। नोटिस गर्दाखेरि रामको दाईको जस्तै थियो अरे। अनि राम, यो त तिम्रो दाईको जस्तै छ नि त, यो त हुन्छ अरे, घरै एउटै हो त, किन्न हुन्छ नि भने त अरे। कृतिजी त्यो त घर एउटै भएपछि नहुने कोही भएन है। ओके, मिठो खालको प्रतिभा जो सुनाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद कृतिजी। कार्यक्रम सुन्दै गर्नु होला, आगामी दिनमा आउँदै गर्नु होला। अलिक छिटो नमस्ते है त। ओके भाइ, आउनुहुन्थ्यो कृतिजी आउनु भएको थियो क्यामिलबाट, सानो मान्छेले मिठो तरिकाबाट प्रतिभा सुनाइसक्नु भएको छ। यतिखेर कोही हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? हजुर, म धनिया बोलेको। ए, धनिया बोल्नु भएको? अनि तपाईँ धनिया बोल्नु भएको छ, रामविदाईलाई चाहिँ बोल्न दिनु भएन, एक्कासी तपाईँ खोसेर आफू मात्रै बोल्नु भयो है क्या? अनि सचिना चाहिँ के छ, क्यामिनतिर हाल खबर भनिदिनुहोस्। कहाँ सचिना हुने होला? भने पछाडि को हुने होला कि, अब सचिना नभए को हुने होला है। ओके ठिकै छ, म के भनेर बोलाऊ कि? धनिया हो कि? ए, धनिया बोल्नु भएको। धन्य, हाम्रो धनियाजी आउनुभयो। तपाईँ कति रुपियाँको धनियाँ बोल्नुभयो? अहिले ठिकै छ धनियाजी है, तपाईँ रुपियाँको धनियाँ होइन कि बहुमूल्य धनियाँ हुनुहुन्छ होइन। अब फेरि काउलु हुनुभयो कि अब धनियाँबाट फेरि अलिकति पदोन्नति भएर होइन। ओके ठिकै छ, माछा मासुतिर नजानु होला है। ओके अनि धनियाजी आज के सुनाउनुहुन्छ कार्यक्रममा? चुट्किला। चुट्किला ओके, धनियाँकै चुट्किला त होइन नि। हुन्छ ल सुरु गर्नुहोस् धनियाजी। एकादशीमा के एउटा बाउ र छोरी थियो अरे के, अनि अनि बाउ र छोरी थियो अरे, अनि के बिर्सिगे एकादशमा बाउ र छोरी रहेछन् होइन, अनि के भएछ भने भन्नुहोस् त्यहाँबाट के भएछ? अनि बाउले भनेछ अरे कि छोरीलाई, के भनेछ? तिमी बसाए म घुम्न जान्छु भने चाहिँ अनि नाइ मनी जान्छु भनेर छोरी पछ्याएछ अरे कि, अनि तिमी बस कि म मात्रै जान्छु भनेर बाउ चाहिँ नि साइकल लिएर गएछ अरे कि, अनि छोरी चाहिँ नि रुँदै साइकलको पछि पछि हिँडेछ अरे कि, अनि पछि पछि हिँड्दाखेरि एउटा एप्टिनले भनेछ अरे के भनेछ, होइन किन तपाईँ यसरी छोरीलाई रन भएको भनेछ अरे है, अनि बाउले भनेछ अरे मेरो साइकलको घन्टी छैन कि अनि त्यही भएर भनेछ अरे। अलिकति निकै मिठो खालको जोक सुनाइसक्नु भएको छ, अघि कार्यक्रममा आउनु भएको थियो, उहाँ चाहिँ धनियाँ हुनुहुन्थ्यो अरे है, मेरो हिसाबमा चाहिँ उहाँ सोचिनेजी हुनुहुन्थ्यो, तपाईँको हिसाबमा को हुनुहुन्थ्यो यसो अनुमान गर्नुहोस्, त्यहाँबाट फेरि भनिदिनुहोस् है, केही फरक पर्दैन। अघि कार्यक्रम गुरुदेव फोनमा छौँ, तपाईँहरूसँग रमाइलो कुराकानी गरिरहेका छौँ, पालो चाहिँ तपाईँको पनि छ, तपाईँ आउन सक्नुहुन्छ 0655561781 हाम्रो स्टुडियोको नम्बर हो यो नम्बर, तपाईँ फटाफट डायल गरेर रमाइलो कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ, जोस निकै रमाइला रमाइला अरू सामग्रीहरू क्यारिकेचर गर्न सक्नुहुन्छ होइन, अलिकति प्यारोडी खालका गीतहरू पनि गाउन सक्नुहुन्छ तपाईँको विचार त्यसमा चाहिँ होइन। र अरू क्रममा पनि एउटा रमाइलो खालको गीत सुन्नुपर्ने बेला भएको छ, यो रमाइलो खालको भन्दा पनि रमाइलो खालको गीत रहेको छ, निकै मिठो गीत रहेको छ, त्यसमा पनि फेरि गीतमा पनि गजल रहेको छ है, दिपा पन्तको आवाजमा रहेको मलाई पनि कालो सुन्दै गर्नु होला है त। Thank you. निकै रमाइलो खालको गीत सुनिसकेका छौँ। मेरो जोडन भए मान, तिम्रो नजर भए मान, दुःखबद्धको आवाजमा रहेको थियो। रमाइलो खालको गीत सुनिसकेका छौँ र तपाईँ भर्खर मात्र रेडियो बटार्दा बटार्दा वाक्क हुनुहुन्छ भने नझुक्किनु होला। यो चाहिँ दमौली एफएम हो र हामी आउने गर्छौँ हरेक हप्ताको शनिबार र कार्यक्रमको नाम चाहिँ रहेको छ हुरुडे फन। र तपाईँहरू अनुसार हुनेछ मैले भनिराखेको छु 0965 61 781 हाम्रो स्टुडियोको नम्बर हो। तपाईँहरू यो नम्बर फटाफट डायल गरेर हामीसँग रमाइला रमाइला सामग्रीहरू प्रस्तुत गर्न सक्नुहुन्छ। एउटा जो सुनाइहालौँ कि एकचोटि बाबु र छोराहरू कुराकानी गरिराखेका रहेछन् है। त्यस पछाडि बाबुले छोरालाई भन्नुभएछ अथवा बाबुले छोरालाई चाहिँ के भन्नुभएछ भने बाबु छोरा तँले कहिले गदा देखेको छस् बाबु भनेर सोध्नु भएछ। अनि छोराले भनिन्छ देखेको छु डाडी भनेर भनिन्छ होइन। अनि त्यस पछाडि बाबुले भन्नुभएछ अनि छोरा यो उल्लु देखेको छस् त भन्नुभएछ होइन। अनि छोराले भनिन्छ त्यो पनि देखेको छु डाडी, किन सोध्नु भएको यस्तो कुरा। अनि फेरि बाबुले भन्नुभएछ त यस्तै छ त अनि त्यसैले भनेर भनिनु भएछ होइन। अनि छोराले के भनिन्छ थाहा छ, तर डाडी मम्मीले त भन्नुहुन्छ म ठ्याक्कै तपाईँ जस्तो पो छु भनेर भन्नुहुन्छ। अनि भनेपछि त्यस्तो भएछ है। अब के ठिकै छ, कार्यक्रम रेडियो फोनको यो समयमा को साथी हामीसँग आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। हजुर नमस्ते, को बोल्नुभयो कहाँबाट? गजौडेबाट के भन्नुभयो? रिता लजकोटी। ओके रिताजी के छ हाल्नु भयो? एकदम ठिक छ नि हजुरको नि? मेरो पनि एकदम ठिकठाक छ। अनि रिताजी के गर्दै हुनुहुन्छ? घरमै बसिराख्नु भएको छ है? ओके ठिकै छ, घरमा बसि नै राख्नु होला किनकि यो बिनुभयो भने त फेरि थकाइ लाग्छ होइन। ओके ठिकै छ रिताजी, अनि आज शनिबारको दिन घरमा बसिराख्नु भएको छ। अनि पढाइ चाहिँ कहाँ पुऱ्याउनु भयो? पढाइ चाहिँ यहाँको कहाँ पुग्यो? अहिले नानीमा पढ्नु भएको छ है? ओके कसेर भन्नु होला, तपाईँ पनि फेरि झ्याप्प राम्रोसँग एसएलसी पास हुनु पऱ्यो होइन। त्यही त ल, राम्रोसँग मिहिनेत गरेर पढ्नु होला। अनि आज कार्यक्रममा आउनु भएको छ, पहिलोचोटि आउनु भएको है? ओके पहिलोचोटि आउँदा डर लाग्छ लाग्दैन? होइन डर लाग्दैन, डर लाग्दैन। त्यही पनि फेरि लाग्छ अरे भन्ने अब सबै साथीहरूले पनि थाहा पाउनुहुन्छ है। पहिलोचोटि फोन गर्न चाहनुहुने साथीहरूले पनि लाग्छ कि लाग्दैन, लाग्छ लाग्दैन भएर बस्नु भएको साथीहरू थाहा पाउनुहुन्छ क्या, त्यही भएर सोधेको है। अनि रिताजी आज कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुछ? थोरै जोक्स भनौँ क्या अरे है। ओके ठिकै छ, हुन्छ भनौँ क्या अरे, ल सुरु गर्नुहोस्। त्यही ठाउँमा बुढा र बुढी थियो अरे, अनि बुढो एकदम जरा थियो अरे के, अनि राति राति बसी मध्यरातमा आएर बुढीलाई धोका खोल भनेको अरे, धेरै जरा सुहाएर आएर, अनि बुढीले खोल्दै खोल्दै नाच अरे, अनि रौसीको पाल पालमै गएर गएर सुतेछ अरे, गाईको गोठमा सुतेछ अरे कि है, अनि राति गाईले मुख दिएछ अरे कि है, अनि त्यही जराको मुखमा परेछ है, अनि मेरो बुढीले कति तातो पानी ल्याएर खान्थे, कति माया गर्थे मेरो बुढीले भनेर पानी खाँदै खाएछ अरे कि है, अनि कति त गाईको मुख पो रहेछ। रिताजी पखी पनि है, अब त्यस्तरी खाएर लथालिङ्ग लड्ने मान्छेलाई त त्यस्तै हुनुपर्छ नि होइन। तपाईँ पनि हो नै भनिदिनुहुन्छ है? तपाईँ पनि हो नै भनिदिनुहुन्छ होइन, हुनै पर्छ है। बिचरा फेरि कार्यक्रमहरूले फोन सुन्नु नै, त्यस्तो साथीहरूलाई फेरि समस्या पर्ला नि त, फेरि सबैले हेर्नुको लागि सोच्नु पऱ्यो म त फेरि है। ओके ल ठिकै छ रिताजी, तपाईँको विचार पनि अब तपाईँको लागि सही हो होइन, अब प्रकाशको लागि सही लाग्छ होइन, कसैलाई अब सही नलागे पनि सक्छ होइन। डिएसपी सही असही जे जे लागे पनि हामीलाई केही फरक पर्दैन होइन। ओके ठिकै छ, कार्यक्रममा आइदिनु भयो धेरै धन्यवाद, अहिले छुट्टी भयो त रिताजी। ओके बाबा, उहाँ थियो रिता मन्सकोटी आउनु भएको थियो गजौँडे तनहुँसुबाट, टाढाबाट आउनु भएको थियो है। ओके ठिकै छ, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब चाहिँ पालो तपाईँको रहेको छ, तपाईँ आउन सक्नुहुन्छ हामीसँग फटाफट रमाइलो कुराकानी गर्नको लागि, सोमबारको यो समयलाई फन बनाउनको लागि तपाईँ आउन सक्नुहुनेछ, जुट्न सक्नुहुनेछ। र यतिखेर भने साथीहरूको आउने क्रम निकै जारी भइराखेको छ है, साथीलाई लिनै ओके ठिकै छ। पहिले पनि यतिखेर कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, ओके ठिकै छ, उहाँ चाहिँ सम्पर्कबाट गरिसक्नु भएको छ है। र अरू क्रममा पनि एउटा रमाइलो खालको गीत हामी सुन्नेछौँ, र गीत पछाडि हामी फेरि पनि आउनेछौँ है। पक्कै पनि तपाईँ डायल गर्न सक्नुहुनेछ 06556178 र हामी गीत राख्नेछौँ 23 यो रमाइलो धुनु छले निकै रमाइलो गीत रहेको छ तपाईँ सम्पर्कको लागि। निकै रमाइलो खालको नम्बर हामी प्ले गरिसकेका छौँ, र अलरेडी फोनको यो समयमा तपाईँ पनि जुट्न सकिनेछ 561781 हाम्रो स्टुडियोको नम्बर हो। यतिखेर कोही साथी हुनुहुन्छ, हजुर नमस्ते, कोही साथी हुनुहुन्थ्यो उहाँलाई नमस्ते भन्दै उहाँ चाहिँ सम्पर्कबाट मिचे भएर गइसक्नु भएको छ, तपाईँ पनि जुट्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ कुराकानी गर्नको लागि, यो सोमबारको समयलाई फोनमै बनाउनको लागि आउन सक्नुहुनेछ। पक्कै पनि आग्रह गरिरहेको छु भन्ने हामीले लैहा हजुर। यतिखेर पनि कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ, हजुर नमस्ते नमस्ते, को बोल्नुभयो, कहाँबाट नाम भनिदिनुहोस्? भ्यासीबाट नवीन परी यार, ओके नवीन जी, के छ खबर? नवीन पण्डित, रविन पण्डित है, अनि रमेशजी के रविन जी के गर्दै हुनुहुन्छ? त्यतिकै बसिरहनु भएको छ है? फोनमा पनि बोल्दै हुनुहुन्छ होला हो? कस्तो मिलाउँछु क्या म फेरि तपाईँ बन्डे त म मिलाइदिने है। ज्योतिषी बिचमा किन चाहियो होइन अनि रविनजी आजको के छ सिटुको प्लान भनिदिनुहोस् न। आज खासै केही छैन होइन, दुई चारवटा भेटघाट कार्यक्रम थियो, अब भाइ बिहानै सक्यो भन्ने लाउनु भयो त्यही त ल ठिक छ। ओके कार्यक्रममा आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ? जोक सुनाउनुहुन्छ है? के आफूले तयार गर्नुभएको जस्तो होइन नि? होइन साथीले तयार गरिदिएर दिनुभएको होइन? ओके ल ठिकै छ हुन्छ, सुरु गर्नुहोस् रविनजी तपाईँको जोक्स। अनि उसको घरमा चाहिँ कुकुर मरेछ, अनि नगरपालिकाको मान्छेले फोन गरेछ कि, अनि हेलो म राम बोलेको, मेरो घरमा चाहिँ कुकुर मरेको छ भनेर अरे कि। अनि त्यो नगरपालिकाको मान्छेले त्यसो भए क्रियाकर्म गर्ने अभिवादन पनि तपाईँकै होला नि भनेर अरे कि। अनि त्यो राम भन्ने केटाले रिस उठेछ, अनि उसले चाहिँ के हानेछ अनि त्यही भएर त उसको माताबाटाले खबर गर्दैछु भनेर अरे कि। भनेपछि त्यस्तो खतरा भइसकेको छ है रविनजी, अब मलाई बल्ल जानकारी भयो भने कस्तो दुर्भाग्य कि। ओके ठिकै छ रविनजी, मिठो खालको जोक सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद, कार्यक्रममा आउँदै गर्नु होला अलिक छिटी। नमस्ते है त रविनजी। ओके भाइ हुन्थ्यो रविन पण्डित आउनु भएको थियो, ब्यास दुईबाट आउनु भएको थियो र रमाइलो खालको जोक सुनाएर गइसक्नु भएको छ। यतिखेर कोही साथी अर्को हुनुहुन्छ अलिक नमस्ते हजुर, कोही साथी हुनुहुन्छ भन्दै थिएँ तर उहाँ चाहिँ गइसक्नु भएको छ, कहाँ जानुभएको छ खोज्दैछु है, पक्की पनि भेटाउन सकिराखेको छैन यात्रा कहिलेसम्म कहाँसम्म है। यतिखेर कोही हुनुहुन्छ अर्को साथी, हजुर नमस्ते। हेलो हजुर नमस्ते। हेलो नमस्ते। नमस्ते, को बोल्नु भयो कहाँबाट? हजुर म ब्यास एघारबाट बोल्छु। ब्यास एघारबाट के भन्नुभयो यहाँको शुभ नाम? हुक्कुम परियार। हुक्कुम परियारजी आउनुभयो है? अनि हुक्कुम परियारजी के गरेर बस्दै हुनुहुन्छ तपाईँ चाहिँ? ए त्यत्तिकै खातमा बस्नुभएको छ। त्यत्तिकै खातमा बस्नु भएको छ है, यसो हुकुम जमाएर त बस्नु भएको छैन? हुकुम त तलाउन पाइएन कि, यो चुनावमा मन उमेदवार नआउँछ नि, कपाल भाग्नु साथ अब काटेपछि त भइहाल्यो नि है। तपाईँ उठ्नु पर्ने मान्छे के भने चुनाव बेला उठिरहनु पर्ने मान्छे, तपाईँ बसेर बसेर गर्नु भए चाहिँ त्यही खाटमा आउनु हुन्छ अब त तपाईँ उठिरहनु पर्ने भयो, एउटा केही कार्यक्रम लिएर तपाईँ उठेको उठे गरिदिनुहोस् होइन, अनि तपाईँले हुकुम लगाउनु सकिहाल्नुहुन्छ कि, तपाईँ के कम होइन हुकुमजी। ओके हुकुमजी तपाईँको नाम नै कति मिठो भने नाम सुन्दै अलिकति थोरै तपाईँलाई पनि गर्व लाग्छ होला कि होइन, नामै हुकुम छ होइन, सानोतिर नाम भए पो है। ओके कार्यक्रममा आउनु भएको छ, कार्यक्रम होलिडे फनमा है, खुसी हुनुहुन्छ भने पछाडि होइन, खुसी हुनुहुन्छ भनेर रुनु भएको छ सायद हुनुहुन्छ होला होइन, खुसी छु त्यही त। ओके ठिकै छ, कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? म नेपाली शर्माको क्यारिकेचर गर्छ। हुन्छ, तपाईँ क्यारिकेचर गर्न सक्नुहुन्छ। हुकुमजी त्यही त मलाई कता कन्फ्युज लाग्यो भने केपिजी त होइन नि त, फेरि केपिजी भएर म हुकुम हो भनेर बोल्नु भएको जस्तो लाग्यो अलि। ओके ठिकै छ हुकुमजी, कार्यक्रममा आउनुभयो निकै निकै खुसी लाग्यो है। हुकुमजी हजुर, यसो गरौँ न एकचोटि, तपाईँ चाहिँ केपी ओली भन्नुहोस् होइन, म चाहिँ के गरौँ भने म चाहिँ रामचन्द्र पौडेल भन्छु है, दुईजना चाहिँ टक्क कुराकानी जाओस् है, त सुरु चाहिँ तपाईँबाट गरेँ कि मबाट? तपाईँबाट ल मबाट। ओके ठिक छ ल, सर केपी चाहिँ अब त्यसलाई निकै हँसाइएको छ, अब तपाईँ एमालेको एउटा चाहिँ प्रतिनिधि गर्ने व्यक्ति पनि हुनुहुन्छ, चाहिँ अब के छ तपाईँको योजना के छ केपीजी? ज्योतिषले हुनुपर्छ भन्ने पनि छैन, सबै कुराहरू अब चाहिँ राजनीतिमा लागेपछि बुझ्नुपर्छ, जान्नुपर्छ। हेर्नुहोस् केपीजी, अब त्यसलाई अब संविधान चाहिने चाहिएको छ, यो संविधान दिनुपर्छ, के भन्नुहुन्छ? यसरी कुरा गर्नु पाइयो साह्रै खुसी लाग्छ, यस्तो भेटघाट कुराकानी भइरहोस् है त। हजुर, एकदम सँगै हाम्रो पौडेलजी पनि हुनुहुन्थ्यो है, बोलिदिनुहोस् भनेको बोलिदिइहाल्नु पऱ्यो, के गर्नु हो पौडी ओके ठिकै छ हुकुमजी, अलिकति लामो कुराकानी नगरौँ, अहिले चाहिँ सिटी खेलाएर छुट्यौँ है त हुकुमजी। ओके धेरै धन्यवाद। ओके भाइ, उहाँ हुनुहुन्थ्यो हुकुम परिवार आउनु भएको थियो होइन, उहाँ व्यवसायबाट आउनु भएको थियो र जानकारी गराइहालौँ। तपाईँ सुन्दै हुनुहुन्छ त मोडियो एफएम र युवो कार्यक्रम रेडियो फोन, हामी रमाइलोको लागि जे पनि गर्छौँ भनेर भनिहाल्नु मिल्दैन, किनकि हामी थोरै कुरा गर्छौँ धेरै काम गर्छौँ पनि भन्नु मिल्दैन है। र यतिखेर कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छौँ, त्यो चाहिँ भन्नु मिल्छ। हजुर नमस्ते। नमस्ते। कसले नमस्कार, यहाँको नाम भनिदिनुहोस् त। व्यास तिनबाट सरस्वती मिश्र। सरस्वतीजी के गर्दै हुनुहुन्छ? तपाईँ पनि बसिरहनु भएको छ, आज धेरै साथीहरूलाई मैले सोधिरहेको छु कि के गर्नुहुन्छ भन्दाखेरि सबै साथीहरू बसिरहनु भएको छ, कहिले कहाँ उठिदिनुहोस् न भनेर तपाईँहरू। हजुर, बसेर भर्खर उठ्नुभयो है, ल फेरि एकचोटि बसिदिनुहोस् फेरि। ओके ल ठिकै छ, अब चाहिँ नउठ्नु होला किनकि बसेपछि बसिया बसे गर्नु होला है। ओके कार्यक्रममा आउनु भएको छ है, कार्यक्रमको नाम चाहिँ के हो थाहा छ तपाईँलाई? थाहा छैन है। अब अहिले हाम्रो श्रोताहरू पनि यति धेरै श्रोताहरू हुनुभयो कि नाम थाहा हुँदैन कि कति श्रोताहरूलाई है, त्यही पनि थाहा छ भने भन्दैनस् न नाम। थाहा छैन है। ओके ठिकै छ, म लास्टमा भन्छु सुन्नु है। हुन्छ। ओके सरस्वतीजी आउनु भएको छ कार्यक्रममा, पक्कै पनि अब सरस्वती भन्ने बित्तिकै हामी विद्याको अलिकति देवीको रूपमा पुकार्ने गर्छौँ होइन, सम्मान गर्ने गर्छौँ। अनि देवीजी फेरि नामै फरक पर्छ है भन्नु पऱ्यो होइन, फेरि अर्को साथीको नाम पर्ला कि भन्ने डर कि। ओके सरस्वतीजी कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? कविता। हुन्छ, यो सबै चाहिँ नसुनाउनु है, अलिक गाह्रो पर्छ होइन। कविता चाहिँ कतिको लामो छ? दुई थप आँसु तप्प तप्प भनेपछि सकिँदा होइन नि। ओके हुन्छ ल, तपाईँको कविता कमेडी खालको हो? कमेडी भाव बोकेको खालको हो कि कस्तो खालको? काम चलाइ छ होइन। ओके हुन्छ, सुरु गर्नुहोस् ल। ओके वान टू थ्री गो। यस्तो भएको छ कवितामा, अनि के भएछ? अनि के भएछ? न्याय सत्य विश्वास अनि आशा अपाएको छ, हिंसा अत्याचार फर्काएको छ, अनि के भन्छ? माया प्रेम स्नेह र आदर्शलाई दूर भगाएको छ, असत्य र विकृतिले समाज रङ्गी बङ्गीलाई दूर भगाएको छ। ओके भने पछाडि भगाएको भगाइ छ होइन सरस्वतीजी, भगाएको भगाइ छ, तपाईँ पछाडि लागेर लानु पर्दैन भने यसरी भगाएको भगाइ गर्दा तपाईँ हेरेर भयो नि कस्तो मान्छे भने, केही त गर्नु पऱ्यो होइन सरस्वतीजी। ए त्यही त सबै मिलेर गर्नु पऱ्यो है। ओके, कार्यक्रम सुन्नु नै सम्पूर्ण साथीहरू कुरो बुझ्नु होला है, जो जो हुनुहुन्छ गणित मान्ने यताउता सबैजना साथीहरू कुरो बुझ्नु होला, किनकि सबैजनाले भएर यस्ता धेरै विकृति विसङ्गतिलाई अलिकति टाढा हटाएर राम्रो चिजहरूको हामी कामना गरौँ होइन। ओके ठिकै छ, सरस्वतीजी एकदम राम्रो खालको मलाई गरी सघाएर सोचाइरहेको छु, यति मिठो खालको सामग्री प्रस्तुत गरिदिनु भयो, धेरै धन्यवाद। अनि छुट्टी गरेँ है त हजुर, छुट्टी गरेँ के भन्नुभयो अहिले छुट्टी गरेँ भनेको ए हुन्छ हस् त नि हजुर। उहाँ हुन्थ्यो सरस्वती मिश्र बेस्टिङबाट आउनु भएको थियो र सामग्री प्रस्तुत गरेर भइसक्नु भएको छ। ओके ठिकै छ आदानी श्रोताहरू, अब भने तपाईँहरूले फोन गर्नु पर्दैन किनकि अलिकति कति गर्नु गर्नु भनेर भन्यो भने हामीलाई टेन्सनमा हुनुहुन्छ नि, अब फोन गर्नु पर्दैन किनकि कार्यक्रम सकिसकेको छ। ओके अब भने एउटा रमाइलो खालको गीत हामी राख्नेछौँ तपाईँहरूको माझमा र त्यस पछाडि हामी चाहिँ विजेताको नाम लिएर आउनेछौँ र गीत चाहिँ कुन छ थाहा छ। ओके पक्कै पनि थाहा छैन भने म चाहिँ भन्न अलिकति पछि भन्नेछु है, त्योभन्दा अगाडि मिरन लामा अनि साथीहरूको आवाजमा रहेको यो रमाइलो खालको गीत हामी तपाईँहरूको माझमा राख्नेछौँ। यो गीत पछाडि विजेताको नाम लिएर म आउनेछु, सुन्दै हेर्नुहोला। मिलन लामा अनि कल्पना श्रीपालको आवाजमा रहेको रमाइलो गीत हामी ब्याकग्राउन्डमा सुनिराखेका छौँ र आज कार्यक्रम रेडियोफोनमा धेरैजना साथीहरू आउनुभयो। कृतिजी आउनुभएको थियो, क्यामेन भएको थियो, धनियाजी अर्थात् आउनुभएको थियो, सचिनाजी त्यस्तै गरेर रिता मस्कोटी गजौडीबाट, रविन पण्डित आउनुभएको थियो ब्यास दुईबाट, हुकुम परियार ब्यास एघारबाट, र अन्तमा हुनुहुन्थ्यो सरस्वती मिश्र ब्यास तिनबाट। सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, किनकि सबैजना साथीहरूको प्रस्तुति निकै निकै उत्कृष्ट रहेको थियो, निकै राम्रो थियो भनौँ है, र ती मध्ये साथीहरू मध्येबाट पनि हामी विजेताको नाम लिनु नै पर्ने हुन्छ। हाम्रो चिठा गोला प्रथा अनुसार आज कार्यक्रम रेडियो फर्ममा विजेता बन्न सफल हुनुभएको छ रविन पण्डित व्यास्टीबाट आउनुभएको थियो, धेरै धेरै बधाई छ रविन तपाईँलाई। रविनजीले प्राप्त गर्नुभएको छ दमोडी सक्सेस गरममा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि रविनजी तपाईँ आउनुपर्ने हुन्छ दमोडी एफएमको सम्पर्क कार्यालयमा 24 एक हप्ताभित्रमा आउनु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। र कार्यक्रमको बारेमा कुनै सुझाव सल्लाह प्रतिक्रिया छन् भने त्यसको लागि कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम रेडियो फोन दमोडी एफएम 94.2 भाल मन्दिर चौक दमोडी तनहुँको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ। कार्यक्रममा आइदिनुभयो तपाईँ सम्पूर्ण साथीलाई फेरि पनि धन्यवाद। यति कार्यक्रमलाई कम्तीमा रेडियो सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धेरै धन्यवाद दिँदै अर्को सप्ताह रमाइलो गर्न आउने भाषाको साथ म कार्यक्रम प्रस्तुत दिवाकर भट्टराईले पनि ब्याकग्राउन्डमा बजेको यो गलकोटे साइलो भन्ने यो गीत सँगसँगै सेल्फ अपडेटिङ सिस्टमबाट यो दिवाकर भट्टराई पनि अर्को सप्ताहसम्मको लागि बिदा दिनुहोस्। तपाईँको यो सप्ताह निकै रमाइलो मही बितोस् भन्दै बिदा हुन चाहन्छु। नमस्ते। I'm sorry,